अब चलिए इस रुकू के मेन पॉइंट देखते हैं। इस रुकू का पहला मेन पॉइंट था सदकात। इसके अंदर अजर रब के पास है, खौफ और गम नहीं होगा, दूसरा मेन पॉइंट था सूद। इसके अंदर 11 बातें हमने देखी। नंबर एक, सूद खोर दीवाने हैं। आगे नंबर डाल के लिखते जाइए। सूद खोरों का कहना है कि तिजारत और सूद एक ही चीज है। अल्लाह ताला ने तिजारत को हलाल और सूद को हराम करार दिया। सूदखोरी से बाज आ जाए तो, इसके अंदर फिर दो पॉइंट्स हैं। पहले सूद पर कानूनी कार्रवाई नहीं होगी और इसका मामला अल्लाह ताला के हवाले है। पांचवा पॉइंट है, अल्लाह ताला सूद को खत्म करता है और सदकात को बढ़ाता है। अगला पॉइंट, जो सूद बाकी रह गया उसे छोड़ दो। पॉइंट नंबर 7, सूदी कारोबार जारी रखा तो अल्लाह ताला और उसके रसूल की तरफ से ऐलान जंग है। तौबा के बाद असल माल लेने का हक है। तीसरा मेन पॉइंट है, कर्जदार को मोहलत दो। सदका कर दो तो बेहतर है, उस दिन की रुसवाई और मुसीबत से बचो जब अल्लाह की तरफ वापसी होगी और हर शख्स को उसकी कमाई का पूरा बदला मिल जाएगा। अल्लाह ताला से कैसे ताल्लुक बढ़ाना है? सुबह शाम ढके छुपे माल खर्च करके, तिजारत को बढ़ा के सूद को खत्म करके, रब के कहने पे सूद को छोड़ के बिला सूद काम करने से, शुक्रगुजारी करके ना शुक्री से बच के, ईमान लाने के बाद नेक अमल करके, नमाज कायम करके और जकात देके, अल्लाह ताला के साथ ऐलाने जंग, इसकी शिद्दत को महसूस करके और आखिरी दिन को याद करके जब हर एक को नफसा नफसी पड़ी होगी। अल्लाह के नबी सल्लम के साथ ताल्लुक को हमने कैसे मजबूत करना है? कि उन्होंने हमें ये अहकामात पहुंचाए और हम इस अमल की शिद्दत को दुनिया में जान गए कि मरने के बाद कब्रों से किस हाल में उठेंगे। क्या वाकई कभी सोचे इस तरह अल्लाह के नबी सल्लम के लिए? कम ही सोचते हैं ना। पसंदीदा रवैये हमने इस रुकू में जो सीखे, नसीहत को कबूल करना है, हुक्म सुन के बाज रहना है, सदकात को बढ़ाना है, ईमान के साथ अमल सालेह करना है, नमाज और जकात अदा करनी है। कर्ज ख्वाह को मोहलत देनी है, यानी मकरूज को मोहलत देनी है। ना पसंदीदा रवैये सूद खाना, सूद को तिजारत जैसा कहना, नसीहत सुन के भी दोबारा वही काम करना, सूद को नश्व नुमा देना, اللہ اور اس کے رسول سے جنگ کے لیے تیار رہنا، اور عمل کی باتیں یہی ہیں ساری، کہ اپنی زندگی سے ہر اس چیز کو نکالنا ہے جس میں سود کا معاملہ ہے، اپنے پچھلے کیے ہوئے کاموں پہ شرمندہ ہونا ہے، اور ممکن حد تک نفل پڑھ کے اور صدقہ و خیرات کر کے اس کی تلافی کرنی ہے، اپنی گزشتہ زندگی پہ افسوس کرنا ہے کہ ہم ایسا کیوں کرتے تھے، اور اگلی چیز اس بات پہ اللہ کا شکر ادا کرنا ہے کہ موت سے پہلے آنکھیں کھل گئیں، اور آخر میں پھر اپنا جائزہ لینا ہے، کیا میں ڈھکے چھپے خرچ کرتی ہوں، کیا رات دن خرچ کرتی ہوں، کیا اللہ سے ڈر کر سود کو چھوڑنے کا فیصلہ کر چکی ہوں، کیا اللہ تعالی کی طرف واپسی کی شدت کا احساس ہو چکا ہے. اللہ تعالی مجھے اور آپ سب کو بہترین عمل کی توفیق عطا فرمائے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين. اب تلاوت سنتے ہیں اس رکوع کی. الذين ينفقون اموالهم بالليل والنهار سرا فلهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. الذين يأكلون الربا لا يقومون إلا كما يقوم الذي يتخبطه الشيطان من المس، ذلك بأنهم قالوا إنما البيع مثل الربا وأحل الله البيع وحرم الربا، فمن جاءه موعظة من ربه فانتهى فله ما سلف وأمره إلى الله، ومن عاد فأولئك أصحاب النار هم فيها خالدون. يمحق الله الربا ويربي الصدقات، والله لا يحب كل كفار أثيم. إن الذين آمنوا وعملوا الصالحات وأقاموا الصلاة وآتوا الزكاة لهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. يا أيها الذين آمنوا اتقوا الله وذروا ما بقي من الربا إن كنتم مؤمنين. فإن لم تفعلوا فأذنوا بحرب من الله ورسوله، وإن تبتم فلكم رؤوس أموالكم لا تظلمون ولا تظلمون. وإن كان ذو عسرة فنظرة إلى ميسرة وأن تصدقوا خير لكم إن كنتم تعلمون واتقوا يوما ترجعون فيه إلى الله ثم توفى كل نفس ما كسبت وهم لا يظلمون